www.attableek.com, the reviver of Iman. بسم الله الرحمن الرحيم. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له. ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين. صدق الله العظيم. دوستو، بزرگو، عزیزو، الحمدللہ سالہ سال سے یہ معمول تراوی کے بعد چلا آ رہا تھا، لیکن اپنی بیماری کی وجہ سے، ضعف کی وجہ سے کئی دن ہمت نہیں کر سکا. لیکن مجھے معلوم ہوا اور خاص طور سے عزیز مولوی محمد عبداللہ نے کہا یہ سلسلہ جاری رہنا چاہیے، چاہے تھوڑے ہی کیوں نہ ہو. مجھے بھی ہمت ہو گئی کہ تھوڑا آپ سننے کے لیے بھی لو راضی ہیں، اور تھوڑا بھی اگر کام کہو تو وہ بڑا ہے. ہم نے حضرت مولانا حبیب الرحمان صاحب آدمی برابر تشریف لاتے تھے بیت المعارف میں، مولانا ابرار بھائی صاحب آتے تھے، ماں حبیب الرحمان صاحب آدمی بھی، ماں عالمی وغیرہ بیت المعارف میں. اس وجہ میں کہتا ہوں کبھی بیت المعارف بھی دیکھ لیا کیجیے. اب اصل مرکز تو وہی تھا ہمارا. تو مولانا علی میاں نے کہا مختصر بیان، حضرت ماں ابرار بھائی صاحب بھی مختصر ہی بیان کرتے تھے، مولانا حضرت مہمان صاحب آدمی بھی مختصر. میں نے مختصر بیان کرنے کے لیے میں بیٹھا ہوں، ہمارے علماء نے مختصر بھی بیان کیا ہے. اللہ تعالیٰ مجھے مختصر بیان کو اس طرح بیان کرنے کی توفیق دے کہ ہم سب کو دینی علمی نفع ہو. حدیث یہ ہے جو بھائی انس بن مالک رضی اللہ تعالی عنہ قال رسول اللہ صلی اللہ علیہ وسلم قالت هل تدرون من اجود وجودا قال رسول اللہ صلی اللہ علیہ وسلم حل تدر کہ نہیں عمدہ. حضور اکبر صلی اللہ علیہ وسلم کبھی سوال بھی فرماتے تھے. تعلیم کا یہ بھی ایک ہے استفسار ہو. اسی بنا پر ہمارے حضرت مار شاہ رسول اللہ صاحب بھی اکثر فرماتے تھے کہ اس کے بارے میں تمہارا کیا خیال ہے. صاحب علماء بیٹھ جاتے تھے جب امتحان میں بڑے بڑے علماء ابو جواب دیکھنے کے لیے. تو یہ سلسلہ حضرت کیا بھی تھا مار شاہ رسول اللہ صاحب کیا. بہرحال نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا هل تدرون من اجود وجودا، کیا تم جانتے ہو کہ سب سے زیادہ سخی کون ہے. سوال یہ بھی ایک طرز ہے مضمون کو دل میں پروس کرنے کے لیے. یہ بھی ایک سوال اور جواب. سوال کیا ظاہر کہ غور کرے گا آدمی تو یہ بھی علم میں اضافہ ہوگا. اگر صحیح بات بتلا دیا تو ٹھیک ہے، ورنہ جو پوچھنے والا خود بتلا دے گا. هل تدرون من اجود وجودا، کیا تم لوگ جانتے ہو کہ سب سے زیادہ بخشش والا کون ہے. ہم لوگ کے ذہن میں آتا جو زیادہ روپیہ پیسہ خرچ کرتا ہے، یہ کھانا کھلاتا ہے، یہ هل تدرون من اجود وجودا، سب سے زیادہ بخشش والا کون ہے. قالوا اللہ ورسولہ عالم. صحابہ کے خاص یہ مذاق تھے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے سامنے اپنے لا علمی کا اظہار فرماتے تھے. یہ بھی ایک توازن میں لا علمی کا اظہار. هل تدرون من اجود وجودا، سب سے زیادہ بخشش والا کون ہے. قالوا اللہ ورسولہ عالم، اللہ اور رسول جانتے ہیں. علم کے اندر بھی فرائیت تھی، یعنی کہ کچھ بیان کرنا شروع کر دیا ہے. نہیں، صاف صاف کہہ دیا کہ اللہ اور رسول زیادہ جاننے والے ہیں، आप ही जो बयान करेंगे वही जवाब होगा तरक्की का। हम क्या बयान कर सकते हैं, सवाल ही नहीं। इसमें आप सबसे पहले हुजूर सल्लल्लाहु अलैहि वसल्लम इल्म की नफी की तालीम दे रहे थे, अल्लाह आलम मैं नहीं जानता। जो दावा इल्म हर शख्स के जहन में रहता है उस जबान से कहला दिया गया कि हम नहीं जानते। मालूम हुआ कि न जानना और उसका इकरार करना ये बहुत बड़ी बात है। हजरत मौलाना थानवी रहमतुल्लाह अलैह के बहुत सवाल जवाब होता रहता था। कहते भाई मैं सवाल जवाब इसे करता हूँ ताकि वो ये अपनी जबान से कह दे ताकि वो ज्यादा अवकाफ फिर नफ्स होगा, खुद उसके दिल में बात आ गई सवाल जवाब से, इसका ये जवाब होना चाहिए। जब सही जवाब दे दिया तो शेख भी खुश, आलिम भी खुश, साजिद भी खुश। बहरहाल ये है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का कालू अल्लाह व रसूलहु आलम, काल अल्लाह अजवद वजूदन, अल्लाह सबसे बड़ा जूद करने वाला अल्लाह है, सबसे ज्यादा बख्शी करना। तुमको वजूद बख्शा है मामूली बात है, अगर वजूद न देता तो कैसे तुम मौजूद होते, और फिर उसके बाद तुमको ईमान दिया ये उसे वजूद है। तुम्हारे वजूद में कोई चीज सलाहियत नहीं थी, अल्लाह ही ने ये डाला दिल में कि इल्म तुम आलिम हो गए, फलाह हो गए, फलाह हो गए। तो अल्लाह अजवद सबसे ज्यादा बख्शिश करने वाला अल्लाह, अल्लाह से ज्यादा बख्शिश करने वाले। उलमा ने बहुत इस पर लिखा है, उसकी तफसील क्या लिखा जाए। महाराज फरमाते हैं काल अल्लाह, साहबा ने कहा अल्लाह अजवद वजूद है, सबसे ज्यादा बख्शिश करने वाला अल्लाह। काल अजवद वजूदन, फरमाया क्या, फरमाया अल्लाह सबसे ज्यादा जूद वाला है। सुम आना, अब यहां अनानियत बना नहीं है, इजहार हाल, ये इजहार हकीकत के लिए अगर अना आदमी कहे तो कोई बात नहीं है। शायद मिर्खा ने लिखा है कि कोई आए खटखटाए, कौन हो तो अना न कहो, अना की अनानियत। लेकिन जहां तारुफ के लिए अना कहना हो उसमें वो बात नहीं है, बगैर उसके उस बात ही नहीं समझ में आए तो अना कहते। अना कहते अजवद वजूदन, सुम अना अजवद वजूदन, सबसे बड़ा जूद वाला और बख्शिश वाला अल्लाह। हमको वजूद दिया ये भी तो उसकी वजूद ही, हमको इंसान के बजाय दूसरा जानवर भी बना सकता था, इंसान भी बनाया, हमको दूसरा यहूदी नसरानी बना देता, लेकिन अल्लाह ने हमको मुसलमान बनाया। सबसे बड़ा जू, सबसे बड़ी बख्शिश ये है कि अल्लाह ताला ने हमको मुसलमान बनाया, इसका शुक्र अदा करना चाहिए। अल्लाह ताला ने हमको मुसलमान के घर में पैदा किया, मुसलमानों की तरबियत में रखा, ईमान हमारे दिल में राशिक हो गया, नमाज रोजे की कदर हो गई। अब यहाँ ये सब चीजें नहीं, नमाज रोजा को नहीं जानते। अब ये जो सलूते हैं सब अल्लाह की तरफ से, ये जू ये भी अल्लाह का जूद ही है। जो हम लोग ये इकट्ठा हुए हैं दिन के लिए, सबके दिलों में मालूम कहाँ कहाँ के लोग हैं जमा हो गए, दीन की बात ये अल्लाह ताला ही का अतिया है जिसे हमको खींच करके यहां तक पहुंचा दिया, इसका इस्तेहजार होना चाहिए। हजरत थानवी रहमतुल्लाह से ख्वाजा साहब भी फरमाते थे, हजरत सबसे बड़ा एहसान अल्लाह का करना है कि आप तक हमको पहुंचा दिया। ये कोई और आलिम कहते थे कि आपसे ताल्लुक पैदा करा दिया, ये बहुत बड़ा जूद है और बहुत बड़ी बख्शी। सही रास्ते पर कोई लगा देता है इससे बढ़कर के जूद और बख्शिश कुछ नहीं है। फरमाते हैं काल अना अजवदो बनी आदम, बनी आदम सबसे बड़ा बख्शिश वाला जूद वाला मैं हूं। वह अजवदो हूं मिन बादी रजुलुन अलेवा इल्मन इल्मन फनशरहु याति उम्र क्याम आमिर वाहदन, वह अजवदो हूं और मेरे बाद सुम आना अजवद जूद बनी आदम। वह अजवदो हूं बनी आदम सबसे बड़ा जूद वाला कौन है, फरमाया रजुल वो रजुल है जैसे इल्म सीखा, वह नशर हो नशर किया याति उमर कयामा अमीरन वाहद हो, सबसे बड़ा जूद बख्शिश वाला वह है कि अल्लाह ताला ने किसी को पैदा किया, मुसलमान पैदा किया, इल्म अता फरमाया, ये बहुत बड़ी जूद है। ये अल्लाह के असल जूद तो अल्लाह का है, तुम्हारा इल्म वगैरह तो बात का है, तुमको मुसलमान के घर में पैदा किया, आलिम के घर में पैदा किया, है, ये सबसे बड़ा युद्ध जो है कि इंसान के लिए ये है, अल्लाह ताला ने उसको इंसान बनाया और उसको मुसलमान बनाया और अपने दीन से वाकिफ कराया, ये बहुत बड़ी दीन है। तो इसका भी शुक्र अदा करना चाहिए, अल्लाह ताला ने अपने फजल करम से हमको मुसलमान बनाया। इस्लाम ले नहीं आए, अल्लाह ने मुसलमान घर में पैदा किया है, तो अल्लाह ताला ने आपको मुसलमान उठाया, ले जा रहे हैं, आ रहे हैं, ये सब अल्लाह के जूद बख्शिश ही का करिश्मा है। पंखा बचा दिए बाद ही, मेरे बाद वो आदमी है जिसे इल्म सीखा पर नशर हुए, ये हुजूरी बयान फरमा सकते थे फौरन, क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर इल्म मुनकशिफ था, जो सवाल आता था फौरन हजार के ज़हन में अल्लाह ताला उसका जवाब ही अता फरमाते थे। अब अगर किसी पूछा यही बयान कर सकता है, फरमाया काल अल्लाह अल्लाह जूदा सबसे बड़ा बख्शिश वाला अल्लाह, अल्लाह ने तुमको वजूद बख्शाया और उसके बाद तुमको मुसलमान बनाया, तुमको दीन के काम में लगा दिया, इसका शुक्र अदा करो, तुम नहीं कर रहे हो, अल्लाह करा रहा है। इस बिना पर अल्लाह ताला का शुक्र अदा करना, जैसे खाने पीने पर शुक्र है, इसमें इल्म की जगह पर पहुंच गए, इल्म में लग गए, दुनियावी इल्म में लगना कोई बड़ा नहीं, लेकिन दीनी इल्म में लगना जाहिर है कि उसकी एक हैसियत है। अल्लाह ताला हम सब लोगों को तौफीक दे इस बात के कि जो वो इल्म जो अल्लाह रसूल की मार्फत कराता है, वो इल्म उससे बढ़ के कोई इल्म नहीं हो सकता। अजवदुहुम बादी, सबसे बड़ा बख्शी वाला मेरे बाद वो शख्स है जिसको अल्लाह ने इल्म दिया और उसने उसका नश्र किया, ये बहुत बड़ी बात है। अल्लाह ने इल्म दिया और नश्र करने की भी तकवी दिया है, ये बहुत बड़ा इल्म है। जिन लोगों को इस रास्ते में रखा है इल्म के नश्र के लिए, वो अजवज़ जूदन में दाखिल है, बख्शिश वाला सबसे। इस वजह से उलमा को भी समझना चाहिए कि अल्लाह ताला ने हमको ऐसी चीज दी है कि उससे बड़ी चीज हो ही सकती है। इल्म बहुत रजुल आलिम इल्मन पर नश्र हुए याति यौम अल कयामत अमीर वाहिदन, अमीर बनकर के आएगा, एक आदमी नहीं आएगा, उसके साथ साथ बहुत एक हल्का होगा, लोग होंगे, उसके मुत्तबईन होंगे, उसके मुरीदीन होंगे, सब साथ आएंगे। तो ये बहुत बड़ी चीज है, अल्लाह ताला ने हम सबको एक जगह इकट्ठा किया है दीन की जगह पर, इसका भी शुक्र अदा करना चाहिए। हम भी शुक्र अदा करते हैं, हम भी क्या होता आप लोग ना आते तो हम लोग भी सो जाते, अभी कुछ पढ़ा करके सो जाते, लेकिन आप हजरात मौजूद हैं जिसके बिना पर हमको तौफीक हुई कि आ रहे हैं। हमारे लगता है अब्दुल का नहीं कुछ बयान कर दिए 10 मिनट 20 मिनट, मगर चलो भाई बयान तो करना हम लोग की आदत भी है। इस बिना पर हमको खुद अफसोस था कि हम नहीं बयान कर पा रहे हैं, अल्लाह ताला ने ये बहुत बड़ी तौफीक की बात है कि कोई दीन के काम में लग जाए और उसके हक अदा करने की कोशिश करे। इस बिना पर मेरे दोस्तों बुजुर्गों, अल्लाह ताला ने हम सबको जमा किया है तो हमको इसकी कदर करनी चाहिए, हम ज्यादा इसके ज्यादा मुस्तहिक हैं कि आप हजार तशरीफ लाए। अगरचे मेरी तबीयत खराब ही है अभी, लेकिन उन्होंने कहा कि नहीं कुछ बयान कर लिए तो मैं आ गया, बैठ गया और ये हदीस सुनाई। फरमाते हैं अना अजद, सामन पूछा या रसूलल्लाह सबसे ज्यादा जूद वाला बख्शी वाला कौन है? फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अना अजवदो बनी आदम, बनी आदम में सबसे ज्यादा सखी मैं हूं, वो अजवद हूं मिम्बादी और उनमें और मेरे बाद, देखिए और किसी के नाम नहीं ले रहे हैं, अमेरिका के आदमी को या रूस के आदमी को ये नहीं कि वो अजवद, वो है कि सबसे वो आना अजवद बनी आदम, खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं मैं बनी आदम में सबसे ज्यादा जूद बन। मालूम हुआ कि ऐसे मौके पर जब हकीकत का इजहार करना हो तो आना का लफ्ज इस्तेमाल कर सकता है। दरवाजे पर गया, क्या खटका, कहा कि उस वक्त क्या अना कहता है, अगर अना कहने समझ जाए ठीक है, लेकिन ये कि उसको नाम बताना चाहिए, लेकिन अना कहना ऐसे मौके पर मुंह से नहीं है, ये बुरा नहीं है क्योंकि अना से तारुफ होता है। इस बना पर फरमाया रसूल वह अजवद हूं मिम्बादी रजुल आलिम इल्मन फ नशर हूं, अल्लाह वो रजुल है जिसे इल्म को सीखा उनको नष्ट किया है, बहुत बड़ी बात है उलमा के लिए, तलबा के लिए है कि सबसे ज्यादा बख्शिश वाला वो है। हम तो सबसे ज्यादा बख्शिश वाला उस वतन जो ज्यादा रुपया पैसा खरीदे वो भी एक बख्शिश है, लेकिन सबसे बड़ी बख्शिश ये है कि इल्म हासिल करके दूसरों को पहुंचाया। याती उमल क्यामा या क्यामा अमीर वादन, वो आएगा अल्लाह के यहाँ अमीर बनकर के आया, जैसे अमीर होते हैं चंद लोग उसके साथ होते हैं, इसी तरीके से उसको अमीर बना के भेजेंगे। तो अल्लाह ताला ने हम लोगों को जो जमा किया है इन बातों को सुनने की अल्लाह की तौफीक ही थी, ये अल्लाह ने तौफीक दिया कि हम लोग यहाँ आए। फरमाते थे हमारे हजरत उलमा जाते थे, कहते हजरत हम रमजान में आएंगे, मेरे सामने की बात है, बड़े बड़े उलमा की बात है। कहा देखो अल्लाह तौफीक देगा तभी आएंगे, जब वो नहीं आते थे तो मुझसे खुद कहा देखो नहीं आए ना, रमजान की बात है, बड़े लोगों की बात है, ये जाने वक्त कहता है हजरत फिर आएंगे, तो चुप रहते थे। कहा देखो कहते के जा रहे हैं ना, आऊंगा या आएंगे नहीं, जब नहीं आए तो मुझसे खुद कहा देखो नहीं आए ना। कहा ये भी एक तौफीक है, आना जाना भी दीन की जगह पर तौफीक है, खुदावंदी समझना चाहिए कि अल्लाह ने हमको तौफीक दिया था हम यहाँ पर आए। जब ये बात होगी कितनी फनाइयत की बात है, ऐसे सूरत में तकबर करेगा नहीं। इस बिना पर अल्लाह ताला ने जो काम हम लोग को सपोर्ट किया है उसको आला व अफजल समझना चाहिए और इखलास से उसको अदा करने की कोशिश चाहिए। अल्लाह ताला हम सबको तौफीक दे, हम लोग जमा हो गए हैं तो बार बीमार भी हैं, तकलीफ भी है, लेकिन आते हैं जाहिर है कि घर जैसा आराम भी नहीं रहता, आप आते हैं खुश खुश रहते हैं, ये हमारे लिए सआदत की बात है, हमारे बच्चों के लिए सआदत है, जो लोग भी आप लोग खिदमत करते हैं उन लोगों की सआदत है। अल्लाह ताला हम सब लोगों को दीन के लिए कुछ मेहनत करने की भी तौफीक दे और अल्लाह को राजी करने के लिए कुछ थोड़ा सर्दी के लिए शक्ल भी करना चाहिए। और रमजान शरीफ इसीलिए है, ये वली साल महीना है, वली साल यानी औलिया, क्योंकि दीन में वली इन्नल्लज़ीन आमनु ईमान है वो अमीर सालत ही है ईमान, तो चूंकि इसमें ईमान तो ही है हमारे सालह की भी कसरत होती है, मामूली से मामूली आवधि कुछ है कुछ तो करते ही है, तो इस महीने में खास बरकत है, इसका भी शुक्र अदा करना चाहिए कि अल्लाह ताला ने हमको रमजान की नेमत से नवाजा, हम इफ्तार कर रहे हैं। हमारे हजरत महा मोहम्मद साहब बड़े मुतवादे थे, हमारे जाते रोजाना बयान करते थे रमजान में जा करके, और तो बस ये जरूर दुआ करते थे, दुआ करो औरतों से मर्दों से दुआ करो फिर ये रमजान हमको मिले, बहुत दुआ करो कि आइंदा साल वाला रमजान भी मिले, ये जरूर दुआ करते थे। तो ये अहमियत बतलाने के लिए, उसकी आजमत के इजहार के लिए, ताकि ये अय्याम जो गुजर रहे हैं ये मामूली अय्याम नहीं है, रमजान के अय्याम है, इसकी रात भी अलग है दिन भी अलग है। अल्लाह हम सबको तौफीक दे इसके हर हर लम्हे की हम कदर करें। आखिर में फरमाते थे देखो भाई कुछ हासिल कर लो रमजान में, माशाअल्लाह साहब कुछ हासिल कर लो, रमजान जा रहा है चंद दिन बाकी है, मुझसे कहा कि जाओ घर में भी कहो, अपनी बच्चियों से जा कहो, अपनी लड़कियों से कहा जा कहो कि रमजान जा रहा है अब चार दिन बाकी रह गया है, पांच दिन बाकी रह गया है, कुछ हासिल कर लो, ये रमजान जरूर इसको करामत बनाओ। ये मैं हजरत की बात करते मुस्लिम उम्मत कहलाते, लेकिन अपनी इस्लाह अपने लोगों की इस्लाह की बहुत फिक्र थी, रमजान में ये कहते ही थे कि इसमें निस्बत मानना हासिल कर लेना चाहिए, यह इसीलिए आया है रमजान। अल्लाह ताला हम सब लोगों को अपने बुजुर्गों की तालीमात पर अमल करने की तौफीक बराबर रहे, बेताबी रहती थी हर वक्त कैसे हमारे लोग साहब निस्बत हो जाए, कैसे हमारे लोग साहब मोहब्बत हो जाए, अल्लाह से कैसे ताल्लुक जुड़ जाए। रमजान इसलिए आया है ताकि अल्लाह वालों का ताल्लुक अल्लाह से जुड़ जाए, इसमें आप ये कोशिश रहे। पहले ही दिन से दो तीन दिन यही बयान करते रहते थे कुरान के, कहते हैं कुरान नाजिल हुआ है, कुरान इसके शुक्रिया में बयान कुरान में है, इसके शुक्रिया में अल्लाह ताला रोजा करार दिया है, क्योंकि रमजान में कुरान नाजिल हुआ है बयान कुरान का हाशिया लिखा है, क्योंकि सुनाते थे पहले दिन कि चूंकि कुरान नाजिल हुआ है रमजान शरीफ में, इस वजह से अल्लाह ताला रमजान शरीफ में रोजे का फर्ज कर दिया, रोजा फर्ज नहीं बल्कि कुरान का नुज़ूल क्या है ये असर है। इस बिना पर अल्लाह ताला से दुआ भी करना चाहिए कि अल्लाह ताला رمضان شریف کی قدر کی توفیق دے, روزے سے بھی, تلاوت سے بھی, اپنے اصلاح کی فکر سے بھی, تاکہ ہم محروم نہ رہیں. رمضان اللہ تعالیٰ اسی لیے دیتا ہے, یہ ولی ساتھ بنانے والا ہے. اللہ تعالیٰ نے آپ حضرات کے دلوں میں یہ جذبہ دیا کہ اتنے دور دور سفر کر کے تشریف لائے ہیں, یہ ہم لوگوں کے لیے بہت زیادہ قابل قدر چیز ہے. الحمدللہ ہمارے لوگ جو ہیں, لڑکے بچے سب لگے ہوئے ہیں, اور سب آپ لوگوں کی اہمیت کو سمجھتے ہیں, عزت اور اکرام کے ساتھ آپ لوگوں کو رکھنا چاہتے ہیں. میں بھی تنبیہ کرتا رہتا ہوں کہ بھائی کوئی تکلیف نہ ہونے پائے, اس لیے میں انہوں نے کہا کوئی بیان کر دو تو بیان کر دیا. ادھر سے ایک چیز بیان کرتا ہوں, وہ جو روایت کیا, انس بن مالک رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ہل تدرون من اجود جودن, کیا تم جانتے ہو سب سے زیادہ بخشی والا کون ہے؟ قالو, لوگوں نے کہا اللہ و رسول عالم, اللہ رسول جانتا ہے. حالانکہ وہ جانتے تھے لیکن صحابہ کی اتنی نیستی تھی کہ اپنے علم کی بھی نفی کر دیتے تھے. جو چیز ظاہر ہوتی اس میں بھی کہہ دیتے تھے اللہ عالم, ہاں اس میں بھی کہا اللہ عالم. قال اللہ اجود جودن, سب سے زیادہ بخشش والا اللہ. یہ حضور نے اپنے صحابہ کو بتایا سب سے بڑا بخشش والا کون ہے؟ اللہ. اللہ نے تم کو وجود بخشا, ایمان دیا ہے, معمولی بخشش, معمولی بخشش نہیں. اللہ نے تم کو وجود دیا اور انسان بنایا, ابھی کوئی جانور بنا دیتا لیکن تم کو اللہ نے انسان بنایا, تم کو مسلمان بنایا, اس کا شکر ادا ہونا چاہیے. سب سے زیادہ شکر کی چیز جو ہے وہ ایمان ہے. اللہ تعالیٰ ہم سب لوگوں کو ایمان کی دولت سے نوازے. قال اللہ اجود جودن ثم انا, اور پھر حضور نے فرمایا, دیکھیں یہاں توازو نہیں فرمایا, اللہ کے بعد سب سے بڑا جود والا کون ہے؟ میں ہوں. معلوم ہے ایسے موقع پر جب تعارف کرانا ہو کہیں کا تو اصل حقیقت کا اظہار کرنا چاہیے. دروازے پارا کون ہے؟ تو حضور نے انہوں نے کہا انا, کہا کیا انا نہ کہتے ہو؟ مطلب یہ کہ تم کو اپنا نام بدلنا چاہیے, تعارف کی جگہ پر اپنا نام بدلنا چاہیے, اس میں یہ کبر نہیں ہے. قال اللہ اجود جودن ثم انا, پھر میں سب سے زیادہ جود والا ہوں, بخشش والا ہوں. وہ اجود ہوں, اور پھر میرے لوگ میں سے کون, اور سب سے بڑا جود والا میرے بعد وہ ہے جیسے علم کو سیکھا وہ نشر ہو نشر کیا. یہ دونوں قرآن ہے, اور قرآن میں قرآن ہے. یہ جو سیکھنا سکھانا ہے یہ بہت بڑا کام ہے. اللہ تعالیٰ ہم سب کو سکھے. مجھے یاد آتا ہے حضرت عبداللہ بن مسعود سے کسی نے پوچھا کیا کر رہا ہے, کام ہے لکھا ہوا ہے, کہا جا کوئی مقصد خوش کرو اس میں پڑھاؤ, سب سے بڑا کام یہ. حضرت عبداللہ بن مسعود, اس بنا پر ان چیزوں کی بھی قدر ہونی چاہیے. مکتب ہے, مدرسہ ہے, یہ اس کی عظمت ہے, ہمارے دل میں رہنی چاہیے اور دوسروں کے دلوں میں بیٹھانا چاہیے. تمام علماء ہمارے لکھتے چلے آ رہے ہیں, کہتے ہیں میرے بعد سب سے بڑا بخشش والا وہ ہے جسے علم کو سیکھا وہ نشر ہو اور نشر کیا. یاتی یوم القیامہ امیر الواحد, اکیلا آدمی امیر بن کر کے آئے گئے, جیسے امیر آتے ہیں اس کے ساتھ بہت سے متبین اس کے رہتے ہیں, تو تم ایسے آؤ گے جیسے کوئی امیر ہو اور ان کے بہت سے ماتحت ہوں, بہت سے اس کے شاگرد ہیں, بہت سے اس سے پڑھنے والے ہیں. یہ چیزیں بھی مستحضر رکھنے کی ضرورت ہے. اللہ تعالیٰ نے ہم لوگوں کو جو یہ دولت دیا ہے بہت بڑی بات ہے. تلاوت کر رہے ہیں, بہت یہاں اثر ہے, لوگ بہت زیادہ متاثر ہیں. یہاں گجرات میں تو دیکھتے ہی رہتے ہیں ہم بھی, لیکن یہاں کوئی زیادہ دیکھتا نہیں کہ رات میں عبادت ہو رہی ہے. تو اس کی وجہ سے آپ لوگ سب لوگ کیا ہے, مبلغ ہیں, دار تلاوت کے مبلغ ہیں, رمضان شریف کے فضائل اس کو بدلانے والے ہیں. اس بنا پر ہم لوگ بھی احسان مانتے ہیں کہ آپ حضرت تشریف لائے اور ایک راستہ دکھایا. اللہ تعالیٰ ہم سب لوگوں کے لیے عمل کی توفیق عطا فرمائے اور قبول فرمائے. بس اب ہو گیا تھوڑی دیر دعا بھی کیجیے. اللہ تعالیٰ تیرا سلسلہ جاری رہے, سب کو صحت و عافیت بھی رہے, سب کے اندر دلچسپی جمی بھی رہے. اللہ تعالیٰ سب سے بڑی بات یہ ہے کہ اللہ سے نسبت, اللہ کی محبت پیدا ہو. الہی مقصود منتوئی, حضرت نقشبندیہ کا خاص جملہ, الہی مقصود منتوئی و رضائے تو, محبت و معرفت خود بدے. یہ ضرور دعا کرنا چاہیے, الہی مقصود منتوئی, خاطر سے جو دعائیں کرتا ہے, ذکر کرتا ہے, اس میں تو ضرور ہی پڑھنا چاہیے. الہی مقصود من تو ہی و رضائے تو محبت و معرفت خود بھی دے. اے اللہ آپ ہی ہمارے مقصود ہیں, آپ کی رضا مقصود ہے, اس وجہ سے اپنی محبت اور رضا سے ہم کو محظوظ فرمائیے یا بہرور فرمائیے. اس میں آپ دعاؤں کا یہ انتظام ہونا چاہیے اور اس کا اشتہار کہ رمضان مبارک ہے, اس کی برکتوں سے بھی اپنے کو مستفید کرنا چاہیے. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین. اللہ ہم سب لوگوں کو رمضان شریف کی قدر کرنے کی توفیق دے, تلاوت کرنے کی توفیق دے, دعا کرنے کی توفیق دے. کچھ بیداری کا سی معمول رکھنا چاہیے عام لوگ عام زمانے کے علاوہ. اللہ تعالی ہم سب لوگوں کو ان اعمال صالحہ پر جمع دے اور اس کو قبول فرما لے. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین, بحرمت سید نبی کریم صلی اللہ تعالی علیہ وسلم.